বলাইবো ভেটা হাসি দেও বলি দেও খোলি মন পেটা। নমস্কার, ম গায়িকা শর্মিলা গুরুং। তপাই অহিলে হেরদে হুনুহুন্ছ গুলমি নিউজ ডট কম। नमस्कार, स्वागत तथा अभिवादन। समाज का विविध गतिविधि को संगालो कार्यक्रम ओजेल का खबर में छु म प्रेम सुनार। ओजेल का खबर हरेक सोमवार साँझ ठीक यसै समयमा सामुदायिक रेडियो स्काई र रेडियो गुल्मी रेडियो रिपब्लिक बुटोलबाट एकैसाथ प्रसारण हुने गर्दछ। त्यस्तै मंगलबार साँझ सवा सात बजे रेडियो रुरु सिरिङ्गर, सोही दिन साँझ आठ बजे सामुदायिक रेडियो ढोरपाटन बागलुङ नयाँ एफएम अर्घाखाँची र रेडियो गुल्मीबाट सवा सात बजे पुनः प्रसारण समेत हुनेछ। त्यस्तै मंगलबार साँझ नौ बजे नेपाली संचार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुनेछ। अनि गुल्मी न्युज डट कम, गुल्मी टुडे डट कम, गुल्मी टाइम्स डट कम, हाम्रो गुल्मी न्युज अर्खाँची अनलाइन बुटोल अनलाइन फेसबुक पेज, गुल्मी दिगाम सेरो फेरो अनलाइन पत्रिका, ओजेलका खबर पल्लीकोट न्युज डट कममा चौबिसै घण्टा सुन्न सकिनेछ। भने ज्ञावा संचार अभियान गुल्मीले ओजेलका खबरलाई युट्युबमा समेत राखेर संसारभरका श्रोतालाई सजिलै सुन्न सक्ने व्यवस्था मिलाएको छ। समग्रमा ओजेलका खबर समाजमा लुकेको लुकाइएको दबेको दबाइएको आवाज हो। कार्यक्रम ओजेलका खबरको प्रधान विषय अनियमितता, भ्रष्टाचार, समाजको विकृति विसङ्गति, ओजेलमा परेका स्थान र व्यक्ति, हाम्रो मौलिक संस्कृतिको पनि हामी खुलेर चर्चा गर्नेछौँ। हाम्रो यही यात्राको आज हामी 159 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ 23 वर्षे युवाद्वारा एक वर्षमा दुईवटी श्रीमती विवाह, जेठी श्रीमती नै सौत ल्याउन श्रीमानको गयन जन्ती र 26 वर्षीय युवाद्वारा झन्डै 60 वर्षीय वृद्धासँग प्रेम विवाह सम्बन्धी रोचक प्रसङ्ग प्रस्तुत गर्नेछौँ। अनि नियमित स्तम्भ जीवनको गोरेटोमा गत 10 वर्षदेखि मलेसियामा बेपत्ता पुरुषकी श्रीमतीको पीडा वेदना सुनाउनेछौँ। त अबको पौनी एक घन्टा हामीसँगै रहनुहोला। ओजेलका खबरको साथमा अर्घाखाँची होटल एन्ड लज सञ्चालक द्वय लालमणि आचार्य 98 4 71 66 225 र छविलाल गिरी 97 4 70 065 25। यस ओजेलका खबरको साथमा आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी, सम्पर्क आवास गहना गृह तमगास एक नयाँ बजार गुल्मी, सम्पर्क नम्बर 079 5 20 869 98 4 93 098 94 र 98 4 73 21 201। प्रोप्राइटर धर्म विश्व खुर्मा। एस ओजेल का खबर का साथ मा एहोबे सु सेंटर पुतली बजार तमघास गुल्मी, गुल्मी विकास बैंक अगाडी। हजुर, छालाका जुत्ताहरुको भण्डार जहाँ स्कूल जुत्ता, जेन्स जुत्ता बनाइनुका साथै बिक्री वितरण समेत गरिन्छ। प्रोप्राइटर रविन्द्र धौलाकोटी, मोबाइल 98 4 71 044 85। एहोबे सु सेंटर तमघास पुतली बजार गुल्मी, गुल्मी विकास बैंकको ठीक अगाडी। तमघास सु सेन्टर तमघास भीमचोक गुल्मी, जहाँ विभिन्न आकर्षक डिजाइन का लेडिज तथा जेन्ट्स जुत्ता, सैंडल, अफिस तथा स्कूल ड्रेस का जुत्ता, पार्टी सुज, लेदर जैकेट स्प्रे गर्नुका साथै अर्डर अनुसार होलसेल तथा फुटकर जुत्ता सुफत मूल्यमा बिक्री गरिन्छ। व्यवस्थापक चन्द्रबहादुर नेपाली, मोबाइल 98 4 73 75 859। तमघास सु सेन्टर तमघास भीमचोक गुल्मी, राष्ट्रिय वाणिज्य ब्याङ्कको ठीक अगाडि। विगत 15 वर्षदेखि सञ्चालन हुँदै आएको गुल्मी जिल्लाको एकमात्र सुविधा सम्पन्न होटल, होटल एभरग्रीन, अब नयाँ व्यवस्थापन सँगै तपाईँको साथमा। हाम्रा विशेषताहरू: इन्टरनेटको सुविधा, मिटिङ हलको व्यवस्था, कार, जीप र बस रिजर्भको सुविधा, गाडी पार्किङको सुविधा, एट्याच नन एट्याच कोठाको सुविधा, तातो चिसो पानीको सुविधा, स्वस्थ र सफा खाना तथा आवासको सुविधा, मासिक भुक्तानीको आधारमा खाना खुवाउने सुविधा, पारिवारिक वातावरण भएको विवाह पार्टीको लागि समेत हामीलाई सम्झनुहोस्। होटल एभरग्रीन, क्याम्पस रोड तमघास गुल्मे, फोन 079 5 20 4 4, व्यवस्थापक निरज मरासिनी, मोबाइल 98 5 70 27 900 87। सर्वप्रथम सहयोग सम्बन्धी खबर। गुल्मी हस्तिचौर की बसन्ती कुँवरको जीवन रक्षार्थ धेरै व्यक्तिहरूबाट सहयोग प्राप्त भए पनि समय अभावका कारण आज हामी एकजना सहयोगदाताको मात्रै आवाज सुनाउँदैछौँ। भने अर्लङ्कोटका दृष्टिबिनलाई सहयोग गर्ने अर्का एक सहयोगदाताको पनि आवाज सुनाउन गइरहेका छौँ। नमस्कार, मेरो घर गुल्मी बडागाउँ 5 मेगा, म अहिले दुबईमा बसोबास गरिरहेको छु। बसन्ती कुँवरको यो जुन क्यान्सर रोगको पीडितको लागि म सहयोग गरेको थिएँ 15,000 अनि यहाँ सम्पूर्ण दाजुभाइसित नि म सहयोगको लागि कोसिस गरिरहेको थिएँ। जुन सहयोग गर्ने मान्छेहरू चाहिँ एकदम खुसी लागिरहेको छ मलाई, सबै साथीहरूले इजरायलदेखि, जुन बारानदेखि, इन्डियादेखि अनि साथीहरूले सहयोग गर्नुभएको छ, धेरै राम्रो कोसिस गर्नुभएको छ अनि पनि हामीले पनि यता अलिक कोसिस गर्दैछ अनि यति नै सर। तपाईँले 15,000 रुपियाँ राखिदिइसक्नुभयो उहाँको खातामा? हजुर, म 15,000 राखिसकेको छु। म यहाँ मेरो नाम अडाइजो छ शङ्कर खत्री भनेर, मेरो नामदेखि 15,000 राखिदिएको छु। हजुर हजुर, मैले सहयोग गरेको चाहिँ त्यति नै हो, अरू त त्यस्तै। अब पछि यहाँ साथीहरूलाई भनिरहेको छ अनि यहाँ अब्दाबीमा तपाईँले गुल्मी सेवाको पनि ऊ खुल्नु भएको रहेछ, उहाँसित भेटघाट गर्न चाहिँ अलि टाढा जानुपर्छ, त्यसो भएर भेटघाट भएको छैन। त्यही त, दुबईमा पनि ओझेल खबरको युनिटका रूपमा काम गरिरहनु भएको छ, गुल्मी ओइल फेयर अनि गुल्मी टुडे होइन, अनि त्यसपछि इजरायलमा हुनुहुन्छ गुल्मी केयर, जो विद्या कार्कीले सञ्चालन गरेर अभियानका रूपमा तीव्र पारिरहनु भएको छ, र तपाईँ एकजना व्यक्तिले पनि 15,000 सहयोग गर्नुभयो, त्यो धेरै हो। किनभने कुनै एउटा व्यक्तिले 1-2 लाख रुपियाँ दिएर हामी कसैलाई बचाउन सकिन्न, तर सित्ता उभाएर घैला भर्ने भने जस्तै जुन तपाईँले धेरै सहयोग गर्नुभयो, 15,000 पनि धेरै हो। त्यसका लागि पीडित परिवारको तर्फबाट हामी धन्यवाद दिन चाहन्छौँ, जो तपाईँ बडगाउँ पाँच पिङ्गाका शङ्कर खत्रीजी दुबईमा रहेर जुन ओझेलका खबर सुनेर जुन सहयोग गर्नुभयो, त्यसका लागि हामी पुनः पुनः धन्यवाद दिन्छौँ। धन्यवाद सर। एउटा कुरा म के भन्न चाहन्छु, मेरो बुवा एन्ड त्यो 4 वर्ष भयो है बितेको, तपाईँले चिन्न सक्नुहुन्छ मेरो बुवालाई, छुराबहादुर खत्री भन्छ, मेरो बडगाउँ पाँच पेगामा नाम चलेको मान्छे हो, एकदम चिन्छु। अनि उहाँको छोरा शङ्कर खत्री हो मेरो नाम। हजुर, अनि हामी दाजुभाइ पनि यही दुबईमा बसिरहेका छौँ, दाजुभाइबाट नि म सहयोग कोसिस गर्दैछु अनि सहयोगको लागि पनि म कोसिस गर्दैछु। ओके सर, ओके, थ्याङ्क यू। हजुर नमस्कार। नमस्कार हजुर, हजुर कहाँबाट को बोल्नु भयो? हजुर प्रेम, म होमेन्द्र भण्डारी युकेबाट बोलिरहेको छु। हजुर हजुर, मैले हजुरले चलाएको यो ओझेलको खबर मार्फत केही महिना पहिला फेवरलाङकोट का दुई दृष्टिबिन दाजुभाइको बारेमा तपाईँले जो प्रसारण गर्नुभएको थियो, हजुर हजुर, त्यो सुनेर एकदमै ऊ भए। अनि मैले पहिला पनि हजुरको माता हातमा मैले पहिला पठाएको थिएँ, हो 25,000 रुपियाँ पठाइसक्नु भएको छ, उनीहरूको हातमा परिसकेका छ। हजुर, मैले आफ्नो व्यक्तिगत उसमा 25,000 पठाएको थिएँ, र उहाँहरूले पाउनुभयो, तपाईँलाई पनि धन्यवाद, र उहाँहरूले पाउनुभयो, त्यसमा खुसी छु। हजुर हजुर, र अहिले पनि मैले साथीहरूमा हातमा आलो गरेर उहाँहरूलाई सहयोग गरौँ भनेर चाहिँ अलिकति पैसा पठाउँदैछु। अर्लाङकोट एकमा रहेका त्यो चुनडुङ्गा भन्ने ठाउँमा रहनुभएका, जो हामीले उजेल खबर उठाएको थियौँ, बाबुराम खराल र गुनाखर खराल होइन, दुई भाइ एकै घरका दृष्टिबिनहरूको लागि फेरि पठाउँदै हुनुहुन्छ। हजुर हजुर हजुर, मैले फेरि उहाँहरूलाई पूर्ण रकम पठाउँदैछु। हजुर, अनि म र लगायत 6 जना साथीहरूले पठाउँदैछौँ। कति कति हजार रुपियाँ? हामीले 53,000 नेपाली पठाउँदैछौँ संयुक्तमा। 53,000, धेरै राम्रो गर्नुभयो। हजुर हजुर, उहाँ साथीहरू चाहिँ एकजना, उहाँ चाहिँ हाम्रो एकता भक्तपुर लोकल मध्य थिमी 16 बस्ने लक्ष्मण थापा मगरको छोटा सुदर्शन थापा मगरज्यू। हजुर, गुल्मी कापचौर इन्द्रगौडा बस्ने चेतनारायण अर्याल हाल बेलाकै हुनुहुन्छौँ हामी सबै, चेतनारायण अर्याल राजा, अनि कापचौरमै कापचौर कि सुमित्रा तिवारी। हजुर, चित्र केसी पप्पु मुर्गा। चित्र केसी भनेपछि लेडिज हुनुहुन्छ? उहाँ लेडिज हो, सुमित्रा सुमित चित्र केसी होइन, चन्द्र केसी, सरी चन्द्र केसी। हजुर हजुर, पप्पु, उहाँलाई पप्पु भनेर चिन्नुहुन्छ खेती गुरुगामा। ए अँ, सुमित्रा तिवारी जी हुनुहुन्छ आपसरमै, उहाँ अनि अरुण रिजाल ट्याबुटोल सुबन्धी। हजुर, संयुक्त रूपमा 6 जनाले पठाएका छौँ। हजुर, उहाँहरूको त्यो दुःखलाई चाहिँ धेरै सहयोग गर्न त सक्दैनौँ, तर केही सहयोग बाहिरबाट हामीले सहयोग गर्न सकौँ भन्ने हाम्रो भावना हो। हजुर, उहाँहरू चाहिँ एउटा गरिब परिवारबाट अनि त्यस्तो दुःखदायक पाउनुहुँदो रहेछ, त्यसले चाहिँ हामीहरूलाई धेरै मन छोएको छ। तपाईँले त्यस्ता कुराहरूलाई बाहिर ल्याइदिनु भयो, त्यो कुरा उठायौँ हामीले। अनि यहाँ जिल्ला विकास समिति हुन्छ नि, त्यहाँ अपाङ्गहरूको क्षेत्रमा रकम सकम पर्छ नि त। हजुर, त्यति बेला ती बाबुराम र गुनाखर खराल परिवारलाई पनि पढाउने यताउति गर्ने भनेर कुरो उठ्यो। हजुर, अनि कुरो उठ्यो, तर उनीहरूले पढ्न पनि पाएनन्, कुनै एउटा हिसाब किताब पाएनन्। अगुवा दृष्टिबिन, अगुवा अपाङ्गहरूले जो सदरमुकाम सेरोफेरोमा हुन्छन् नि, उनीहरूको हातमा रकम पर्यो, के कार्यक्रम सञ्चालन गरे थाहा भएन, कागजका पानामा रह्यो होला, खास विपदमा परेकाहरूले पाएनन्, जसले चाहिँ बिहान बेली खाना पाउँदैनन्, त्यो कथा मैले राखेको थिएँ ओझेलका खबरमा, जसकि बुढी आमाले निमेक मजदुरी गरेर दुईवटै छोराहरूलाई पाल्नुहुन्छ, त्यस्तालाई चाहिँ पाएनन् कि। एकदम दुःखद खबर हो यो, सरकारी निकायबाट दुःखद खबर हो, तर तपाईँहरूले जति गर्नुभयो नि विदेशबाट, एउटै व्यक्तिले 25,000 रुपियाँ पठाउनुभयो, त्यस्ता तमाम व्यक्तिहरूले 25,000, 10,000, 5,000 पठाएर उनीहरूलाई केही उपकार भयो, आयो तर सरकारी निकाय भन्दा प्रवासी नेपालीहरू तपाईँहरू जस्ताले गरेको सहयोग भुल्नै नसक्ने छ। वास्तवमै तपाईँहरू दुखी पीडितहरूको लागि खास सरकार चाहिँ भन्नुभएको छ। यसका लागि होमेन्द्र भण्डारीजी उहामी दालका आँपचोर घर भई जो बेलायतमा बस्नुहुन्छ तपाईँ लगायत धेरै साथीहरू 6 जना साथीहरूले फेरि पठाउनु भयो 53,000 समथिङ। यसका लागि धेरै धेरै धन्यवाद। त्यो रकम चाहिँ कालिदास खरेलजीले नै उठाउनु भएको यो विषय, किनभने धेरै आग्रह गर्नुभयो, धेरै पीडितहरू हुन्छन् तर ती मध्ये छान्नै पर्ने हुन्छ। कालिदास खरेलजीले जुन उठाउनु भएको छ त्यो धर्म चाहिँ उहाँलाई नै जान्छ, जो एउटा श्रेय हुन्छ नि स्थानीय तहबाट जुन उठाउनु भयो हस् धन्यवाद होमेन्द्र भण्डारीजी। धन्यवाद प्रेमजी। धन्यवाद। हस् धन्यवाद।